रेडियो अर्पण 104.5 मेगाहर्ट्ज यस अर्पण खबर को साथ में शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप सँगै फोन नम्बर 0556563290 रंग रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटीच्यू मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9842146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ट्ज सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरकै साथ सुनिरहनु भएको अपरान्ह 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, मलेसियामा जारी एसएससी प्रिमियर लीग क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभल मैदानमा आज भएको आफ्नो दोस्रो खेलमा आयोजक राष्ट्र मलेसियालाई 5 विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो। मलेसियाले दिएको 150 रनको विजय लक्ष्य नेपालले 37.3 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि मेहबुब आलमले सर्वाधिक 53 रनको योगदान दिए। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले 13 रन जोड्दा कप्तान पारस खड्का 11 रन बनाएर पेभलियन फर्केका थिए। यस्तै नरेश बुडायरले 8 रन जोड्दा ओपनर सुभाष खकुरेल खाता नै नखोली पेभलियन फर्किए। यसैगरी शरद विनोद भण्डारी र शरद भैसवाकर नट आउट क्रमशः 13 र 29 रनको योगदान दिए। यसअघि घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले 43 ओभरमा सबै विकेट गुमाउँदै 149 रन जोडेको थियो। मलेसियाका लागि अनवर अरुद्दिनले सर्वाधिक 34 रन बनाए। नेपालका लागि 10 ओभर बलिङ गरेका सोमपाल कामीले 47 रन खर्चदै 5 विकेट लिएका थिए। यसैगरी वसन्त रेग्मीले 2, मेहबुब आलम पारस खड्का र सागर पुनले समान 1-1 विकेट लिए। नेपालले यसअघि युएईलाई 4 विकेटले पराजित गरेको थियो। ए माओवादी राष्ट्रिय सम्मेलनको बन्द सत्र दिउँसो 1 बजे गर्ने भने पनि जिल्लाले तिर्नुपर्ने लेबी र समानान्तर संगठनबारे विवाद नमिल्दा बैठकको बन्द सत्र शुरू हुन सकेको छैन। स्रोतका अनुसार हालसम्म 44 जिल्लाले मात्रै लेबी तिरेका छन् भने बाँकी 33 जिल्लाले केन्द्रलाई तिर्नुपर्ने लेबी रकम तिरेका छैनन्। त्यसै गरी बारा, रौतहट, धनुषा लगायतका जिल्लामा समानान्तर कमिटी गठन भएकाले त्यहाँको विवाद मिलाउन नेतालाई हम्मे परेको छ। अन्य कतिपय जिल्लामा समेत प्रतिनिधि सम्बन्धी विवाद छ। नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेलले क्रान्तिकारी शक्तिको तल्लो तहबाट पार्टी एकीकरण सम्भावना रहेको बताउनु भएको छ। माओवादी चितवनले आज नानगढ़मा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गजरेलले माथिल्लो तहबाट अहिले नै एकीकरणको सम्भावना नरहेको भन्दै तल्लो तहबाट मात्र एकीकरणको शुरूआत गर्ने बताउनुभयो। प्रचण्ड बाबुरामसँग अहिले नै एकीकरण हुँदैन, जिल्ला तहका नेता कार्यकर्ताबाट एकीकरण हुन्छ, नेता गजरेलले भन्नुभयो। उहाँले प्रचण्ड र बाबुरामले पौजी वादीको कुरा गरेर सबै कार्यकर्तालाई निराश बनाएको बताउनुभयो। गजरेलले विराटनगरमा भइरहेको एमाओवादीको राष्ट्रिय सम्मेलनमा केही नेताहरू मात्र खुशी भएको भन्दै अन्य सबै क्रान्तिकारी शक्तिहरू पीड़ामा रहेको बताउनुभयो। संविधान सभाका साना 8 दलले साझा मुद्दाका लागि संयुक्त मञ्च गठन गरेका छन्। काठमाडौँमा आज पत्रकार सम्मेलन गरी 8 दलले लोकतान्त्रिक, गणतन्त्र, संघीय, पूर्णसमावेशी, धर्मनिरपेक्ष र विभेदरहित नेपाल निर्माणको लागि साझा मञ्च गठन गरिएको जानकारी दिएका हुन्। संयुक्त मञ्चमा थरूहट, तराई पार्टी नेपाल, नेपाल राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, जनजागरण पार्टी नेपाल, दलित जनजाति पार्टी र नेपाली जनता दल आबद्ध छन्। मञ्चका साझा